या अली मौला अली, या अली मौला अली, या अली मौला अली, या अली मौला अली। डूबते सितारे हैं और अली का मातम है, डूबते सितारे हैं और अली का मातम है। हर तरफ अंधेरा है, हर तरफ अंधेरा है, रोशनी का मातम है। डूबते सितारे हैं और अली का मातम है, सितारे हैं और अली का मातम है। हश्र हो गया बरपा तेरे इब्ने मुल्जिम से, हश्र हो गया बरपा तेरे इब्ने मुल्जिम से, रोजादार के गम रोजादार के गम में बंदगी का मातम है। डूबते सितारे हैं और अली का मातम है, डूबते सितारे हैं और अली का मातम है। जिसने राह खालिक में सरहद ली पर रखा, जिसने राह खालिक में सरहद ली पर रखा, उस खुदा के शैदा का, उस खुदा के शैदा का, उस वली का मातम है। डूबते सितारे हैं और अली का मातम है, डूबते सितारे हैं और अली का मातम है। हाजत जमाने की वो जो करता था पूरी, हाजत जमाने की वो जो करता था पूरी, आज इस जमाने में, आज इस जमाने में उस सखी का मातम है। डूबते सितारे हैं और अली का मातम है, डूबते सितारे हैं और अली का मातम है। मस्जिद है नोहा कुन गम के छा गए बादल, मस्जिद है नोहा कुन गम के छा गए बादल, एक इमाम आलम की, एक इमाम आलम की जिंदगी का मातम है। डूबते सितारे हैं और अली का मातम है, डूबते सितारे हैं और अली का मातम है। जिसने अपना सरमाया दीन पर किया कुर्बान, जिसने अपना सरमाया दीन पर किया कुर्बान, उस इमाम बरहक का, उस इमाम बरहक का, उस वली का मातम है। डूबते सितारे हैं और अली का मातम है, डूबते सितारे हैं और अली का मातम है। तो ہوتے ہیں حسین و حسن، قتل ہو گئے بابا، روتے ہیں حسین و حسن، قتل ہو گئے بابا، اب نمازیوں میں آ، اب نمازیوں میں آ، متقی کا ماتم ہے، ڈوبتے ستارے ہیں اور علی کا ماتم ہے، ڈوبتے ستارے ہیں اور علی کا ماتم ہے، تڑپی زینب و کلثوم، اشک بار ہے عباس، تڑپی زینب و کلثوم، اشک بار ہے عباس، گھر میں شاہ والا کے، گھر میں شاہ والا کے بے کسی کا ماتم ہے، ڈوبتے ستارے ہیں اور علی کا ماتم ہے، ڈوبتے ستارے ہیں اور علی کا ماتم ہے، اے ملول زہرا بھی مصطفیٰ بھی جنت بھی، اے ملول زہرا بھی مصطفیٰ بھی جنت بھی، مرتضیٰ کی ایک رحلت، مرتضیٰ کی ایک رحلت، ہر کسی کا ماتم ہے، ڈوبتے ستارے ہیں اور علی کا ماتم ہے، ڈوبتے ستارے ہیں اور علی کا ماتم ہے، جو غریب و بے کس کا آسرا رہا پہ ہم، غریب و بے کس کا آسرا رہا پہ ہم، انجمن میں اے خورشید، انجمن میں اے خورشید، آج اسی کا ماتم ہے، ڈوبتے ستارے ہیں اور علی کا ماتم ہے، ستارے ہیں اور علی کا ماتم ہے، ہر طرف اندھیرا ہے، ہر طرف اندھیرا ہے، روشنی کا ماتم ہے، ڈوبتے ستارے ہیں اور علی کا ماتم ہے، ستارے ہیں اور علی کا ماتم ہے، یا علی مولا علی، یا علی مولا علی، یا علی مولا علی،